आज हामी क्रेजी लभको भाग तीन अर्थात् तेस्रो खण्डमा जाँदैछौँ। क्रेजी लभ देवराज भन्तनाको उपन्यास हो। उहाँले अर्को उपन्यास ल्याउने तयारीमा हुनुहुन्छ। अर्को उपन्यासको नामाकरण पनि गरिसक्नु भएको छ, मोनालिसा। प्रतीक्षा गर्नुहोला मोनालिसाको। आज चाहिँ हामी तेस्रो खण्डतिर लाग्दैछौँ। म कम्पनीमा आफ्नो काममा भन्दा बढी त्यही लहरे मिलेका दाँत, हल्का मुस्कुराउँदा बायाँपट्टिको माथिल्लो एउटा दाँत हल्का बाहिर निस्कने लसालु आँखा भएकी डिम्पल बाली केटीको ध्यान दिन थालेँ। उसको र मेरो काम गर्ने डिपार्ट फरक थियो, तर पनि म उसले काम गरेको लुकी लुकी हेरेर दिन बिताइरहेको थिएँ। गोरो मङ्गोलियन अनुहार भएकी त्यो सुन्दरी मेरो दिलमा राज गरोस्, यही छातीमा आफ्नो ओछ्यान सम्झी लडीबुडी गरोस्। सही दिउँला पीडा बरु झैँ लाग्न थाल्यो। सम्बन्ध हेराहारमा नै सीमित हुने पो हो कि मनले भने यस्तै यस्तै सोचिरहन्थ्यो। अपरिचित युवती, विदेशी युवतीसँग सम्बन्ध प्रगाढ बनाउन खोज्दै थियो मनले। माध्यम समीरलाई बनाऊ, ऊ आफ्नो प्रेममा डुबिसकेको छ, कता कता मरिरहे जस्तो पनि लाग्छ। त्यसैले समीरसँग त्यो युवतीको नाम सोध्ने आँट पनि गरिन। ऊ साथीहरू माझ हिँडिरहँदा म उसको पिछा गर्न थालेँ। पिछा गर्नुको एउटै उद्देश्य थियो, उनीहरूको कुरा सुन्ने र कुराकै सिलसिलामा कुनै साथीले उसको नाम लिएर बोलाउँदा र उसको नाम थाहा पाउँला नभन्दै मैले सोचेँ चाहिँ कम्पनीको क्यान्टिनमा पुग्न साथ उसकै एक केटी साथीले नै जुली भनेर बोलाएँ। मैले पिछा गरेको केटीतिर अनुहार बताएँ। उसको नाम मात्र सुन्दा मेरो मनले निकै आनन्द महसुस गर्यो। खुसीले मेरो मुखबाट पनि त्यही नाम त्यही शब्द निस्कियो, जुली। केटीहरू सबैले आफ्नो अनुहार मैतिर फर्काए। मन्द मुस्कान फ्याँक्दै जुली बोली, केही भनेको हो? मैले टाउको कनाउँदै भने, अँ छैन त, इट्स ओके, यति भनेर उनीहरू आफ्नै लयमा फर्किए। बिहानै काममा जाँदा उसको मुहार झलक्क देख्न साथ आफूभित्र गर्वको अनुभूति हुन्थ्यो। चरम खुसीले सीमा नागेज लाग्थ्यो। कति यतिकैमा सीमित रहनु भनेर एक दिन आँट लिएर चिनजान गर्ने मुड बनाए। ऊ क्यान्टिनमा एक्लै बसिरहेकी थिए, मोबाइलमा क्यान्डी क्रस गेममा व्यस्त थिए। आवाजले पत्ता लगाए, टेस्टी डेलिसियस। छेउमै गएर बोले, एक्सक्युज मी, के म हजुरको परिचय पाउन सक्छु? अफकोर्स, हुन्छ नि, वाइ नट। हाई, म किरण। मेरो नाम त तिमीलाई पहिले नै थाहा रहेछ, केही दिन अघि मेरो पछाडिबाट तिमीले बोलाएका थियौ, होइन र? उसले याद गरेकी रहेछ जुन दिन मेरो मुखबाट जुली शब्द निस्किएको थियो। फेरि थपी, एनिवे म जुलिया, बट म जुली भन्न रुचाउँछु। आफू जोगिन खोजे जे गरेर भने, गल्ती त गरिन नि नाइ, उसले भने। प्रसङ्ग बदलेर सोधिहाली, अनि तिमी कुन देशबाट? म नेपालबाट। मैले सोधेँ, तिमी? म यही मलेसियाकै स्थानीय बासिन्दा हुँ। मेरो घर क्वालालम्पुरबाट अलि टाढा पर्छ। कामको सिलसिलामा गाउँ छोडी हाल सपरिवार यही कम्पनी नजिकै बस्छौँ। उसले बेली बिस्तार लगाउँदै थपी, तिमीलाई पहिले नै देखेको थिएँ तर चिन्जान भएको थिएन, आज भयो, खुसी लाग्यो। अँ मलाई पनि, मैले भने। चिन्जान सकिएपछि उसले जिज्ञासा राखे, किरण तिम्रो देश नेपालमा रोजगारी छैन कि कुनै अरू कारणले विदेशी हो? जुली मिठो खाने र राम्रो लगाउने रहरसँगै बाध्यताले घिसार्यो, त्यति मात्र पनि होइन, यसो विदेशतिरको भ्रमणबाट केही सेप अनुभव बटुल्न सकिन्छ कि भन्ने पनि लाग्यो। अरूबाट धेरै कुरा जान्न पनि त सकिन्छ नि, होइन र? मैले मेरो यथार्थ नलुकाइकन भने, अँ त्यो त हो, जुलीले भने। परिचयसँगै केही बेरमा हामी छुट्टियौँ। बिस्तारै मैले आफूलाई भुलेर आफूभित्र जुलीलाई पाउन थालेँ। मेरा दिनहरू अब उसकै यादमा बित्न थाले। हिजो नाम मात्र थाहा पाउने ठुलो चाह भयो, आज ऊ भित्रको माया पाउने चाह बढ्दै थियो। समयले कुन मनमा कुन बगरमा लागेर हुर्याउने हो थाहा थिएन। मेरो मनले भने जुलीलाई आफ्नो बनाउन खोजिरहेको थियो। म पहिलेभन्दा अलिक कम बोल्न थालेको थिएँ। काम गर्ने एउटै कम्पनी भएको हुनाले प्राय समीर र म सँगै अपार्टमेन्टमा फर्कन्थ्यौँ। आज पनि सँगै थियौँ, तर चुपचाप थियौँ हामी। हाम्रो मौनतालाई चिर्दै समीर बोल्यो, के भएको छ यार अचुल तिमीलाई? केही प्रसङ्ग उठाएर आफै सवाल गरिरहने मान्छे तिमी, बोलीचाली नै बन्द भयो त। मेरो ध्यान जुलीतिर नै खिचिएको, सोहोरिएको कुरा उसलाई कसरी भनौँ? भन्न मन भएर पनि भन्न सकिनँ। केही होइन समीर त्यस्तो, मैले आफ्नो खल्तीबाट चुरोट झिकेर सल्काएँ, आकाशतिर धुवा उडाउँदै थपेँ। हेर यो चुरोटको धुवा जस्तै हुँदो रहेछ मन र जीवन, कता कता हावामा उडिरहेछु, कसरी सम्हाल्नु अब आफूले आफैलाई? होइन मलाई मन नडुलाऊ न बहलाऊ भन्दै सम्झाउँथ्यो, तर आज तिमी आफै? ऊ लेग्रु तानेर शब्दहरू थप्दै थियो, सायद मलाई आज अलिक पृथक मुडमा देखेर होला। मेरो हाँसोको रिप्लाई पनि दिएन, उसको अनुहार हेरेर मुस्कुराउँदा पनि। ऊ एकहोरो मैतिर हेरिरहेको थियो, मैले केही लुकाए झैँ गरिदिएकाले होला। ऊ अनेकन प्रश्नहरू गरेर उत्तर कोट्याउन चाहिरह्यो। मैले उसलाई मेरो मनको कुरा भन्न एउटा शर्त राख्ने विचार गर्दै भने, अपार्टमेन्ट पुगेपछि भन्छु तर एउटा शर्तमा। अँ भन न, के शर्त हो त्यस्तो? शर्त म पुरा गरौँला नि। बिलिभ मी यार, समीरले मेरो हातमा हात राख्दै भन्यो। मैले भने, आज मसँग बसेर तिमीले रक्स पिउनुपर्छ ल। उसले सुरुमा अन्कनाए पनि शर्त पुरा गर्ने अठोट लियो र भन्यो, ओके म तयार छु। त्यति भएपछि हामीले दुई चार क्वार्टर हुस्की कम्पनीबाट फर्कँदा नै रुममा लिएर गयौँ। समीरले भन्यो, लामो समय भयो रश्मिको कसम रक्सी पिएको छैन यार। मैले थपेँ, प्रेम नै नसा हो, अनि के पिउँथ्यौ त? मसँग शर्त पुरा गर्छु भनेर बाचा गरेका छौ नि। समीर केही बोलेन, मौन सहमति जनाए। रुममा पुगेपछि फ्रेस भयौँ दुवैजना, अनि तयार भयौँ मित्रताको नाममा रक्सी पिउन। गिलासमा राखेर चेयरसँगै एक एक चुस्की लगाइहाल्यो। मुखमा हाल्न साथ समीरले मुख बिगार्यो, म मरी मरी हाँसेँ। रक्सी पिउँदै थियौँ, समीरको ध्यान रक्सीमा भन्दा मैले भन्छु भनेको कुरामा थियो। उसले मलाई कुरा सुनाउन आग्रह गर्यो। मैले एउटा चुरोट सल्काएँ, धुवा उडाउँदै भने, नरिसाउने भए मात्र भन्छु ल। समीरले भन्यो, तिमी पनि केटाकेटी जस्तो जिस्किरहन्छौ यार। मैले भने, समय छ नि यार, त्यसैले टाइम पास गरेको नि, नरिसाउन। समीर रक्सीले झ्याप भइसकेको थियो, टाउको घुमायो, भन्दै थियो, मैले जुलियासँग चिनजान गरेको कुरा उसलाई बताएको थिइनँ। समीर हाम्रो कम्पनीमा तिम्रै डिपार्टमेन्टमा काम गर्ने, गालामा डिम्पल पर्ने अनि हाँस्दा बायाँपट्टिको माथिल्लो एउटा दाँत हल्का बाहिर निस्कने राम्रो केटी मलाई मनपर्छ यार। नाम के हो भन न? पहिले भन्छु भनेको कुरा त भन। ऊ अलि रिसाए जस्तो गरी बोल्यो, यही कुरा त हो जुन कुरा म सोधिरहेछु। मैले थपेँ, समीरले भन्यो, जुली अनि तिमीले प्रेम गर्ने? मैले भने, अँ किन, मैले प्रेम गर्नुहुन्न र? ऊ जोड जोडले हाँस्न थाल्यो र भन्यो, कुरा यस्तो पो? उसको हाँसोले मैले पनि आफ्नो हाँसोलाई रोक्न सकिनँ। मैले भने, जुली जस्तो नाम त्यस्तै मान्छे छे, यो दिलको मरुभूमिमा अब सतीसाल बनेर उम्रने छे, पारिजात र तुलसी झैँ पवित्र रहनेछे, शिरीषले झैँ शीतलता दिनेछे र नओलाउने फुल झैँ फुल्नेछे, यो मनको तलाउमा कमल फुल बनेर फक्रिनेछे, र म पनि जुलियाबाट त्यसरी नै सजिनेछु र सुसज्जित बन्नेछु। के हो महोदय, आज त खुब गहिराईमा डुब्न थाल्नुभयो। अब यिनै शब्द यसरी नै उसकै सामु गएर खुलस्त प्रकट गर्नुहोस्, खुलस्त गर्नुहोस्, मेरो पागलपन देखेर समीरले भन्यो। मैले भने, आँट बटुल्दैछु, त्यसैले त यो आँटभित्र तिमी पनि छौ, समीप छौ, उसको चिन्जा लामो समय देखेको छ, केही पहल तिमीले पनि गरिदिनु पर्यो नि। सक्ने त गरिहाल्छु नि साथीका लागि, समीरले खल्तीबाट मोबाइल निकाल्दै भन्यो। आफ्नीको त आफ्नीको उता के हाल छ यार, ल कल गर्नै भुलेछु महोदयको कुराले। समीर रश्मिसँग फोनमा कुरा गर्न थाल्यो। आज रक्सीको तालमा भएर पनि होला, समीर रश्मिसँग अरू बेलाभन्दा रोमान्टिक मुडमा कुरा गर्दै थियो। कुरा गर्दा गर्दै ऊ फोन नकाटी सुतेछ। रश्मिले हेलो हेलो बोल न के भो भनिरहेकी थिए। मैले फोन काटिदिएँ र म्यासेज पठाइदिएँ। नेटवर्क राम्रो नभएर केही कुरा गर्न सकिनँ, नरिसाउ ल, पछि कुरा गर्छु, आई लभ यु सानो, गुड नाइट। म पनि जुलियाको कल्पनामा डुब्दा डुब्दै निन्द्रा देवीको आराधना गर्न थालेँ। आजको पल अत्यन्त रमाइलो र यादगार भयो, समीरले पहिलो पटक रक्सी पिएको थियो मसँग। म अब आफू रहेको थिइनँ, आफूभित्र जुली सवार गराइरहेकी थिएँ। डाली जुम्न बौलाएको बतासरी लक्ष्यविहीन पाइलाहरू चाल्दै थिएँ। म जे सपना देखिरहन्थे ताना बाना बुनिरहन्थे, लाग्थ्यो विपनामा परिणत गर्न सकूँ। जुली मेरो सपना बनेकी थिए, मैले आफ्नो कल्पनाको यात्रामा उसैसँग हिँड्न दौडन चाहेको थिएँ। एकलौटी पागलपनले दिलभित्र अड्डा जमाइ राज गरिसकेको थियो। जुलीसँगको सम्बन्ध प्रगाढ बनाउने सपना बुन्दै थिएँ। बिहानै उठेर भित्ताको घडीमा नजर लगाएँ। जुलीकै बिम्ब हाँसिरहे जस्तो लाग्यो। गुलाबी ओठ, डिम्पल पर्ने गाला, नसालु आँखा अनि लहरे मिलेका दाँत, मुस्कुराउँदा हल्का बाहिर निस्कने बाहेपट्टिको माथिल्लो एउटा दाँत। जुली मैतिर फर्केर मुस्कुराउँदै हात उचालेर हाई गरे जे लाग्यो। पल्लो बिस्तारामा समीर पल्टिरहेको थियो, उठ्ने सुरसार नै थिएन। सायद हिजोको ह्याङले उसलाई अहिलेसम्म छोडेको थिएन। उसलाई उठाइहाल्न पनि सकिनँ। मेरो पनि टाउको दुखिरहेको थियो। अझ रातभर जुलीकै कल्पनामा सुतेको पनि थिइनँ। बिहानी पख 2 घन्टा मात्र सुते होला। समीर पनि त रश्मिकै पछि पछि थियो होला। रातभर उठेर हातमुख धोइसकेपछि फेरि भित्ताको घडीमा आँखा लगाएँ। समयले ड्युटी जाने खबर गरिरहेको थियो। सबै साथीहरू कम्पनीतर्फ प्रस्थान गरिसकेका थिए। मैले समीरलाई उठाएँ। ऊ पनि घडीतिर आँखा लगाएर हतार हतार बाथरुम छिरे। मलाई हतार थियो कम्पनीमा पुग्नका लागि, जुलीको अनुहार हेर्नका लागि अनि आफ्नो माया दिलाउनका लागि। हतार हतार म कम्पनीतिर लागेँ। समय 5 मिनट बितिसकेको थियो। हतार हतार फिङ्गर प्रिन्टमा औँला छिराएँ, आफ्नो कामतिर लागेँ। सबैजना आआफ्नो काममा व्यस्त थिए। काम सुरु गर्नु अगाडि जुलीको अनुहार हेर्ने चाहना जागेर आयो। यो मन भन्ने कुरा पनि अचम्मको हुँदो रहेछ। जति बुझाउँछु भन्दा पनि नसकिने। उसको डिपार्टतिर चिहाएर नजर लगाएँ। ऊ आफ्नो काममा व्यस्त थिए। केही बेर हेरिरहे तर उसँग नजर जुदेनन्। केही बेरपछि आफ्नो काममा निरन्तरता दिन थाले। म भित्र एउटा उत्साह, जाँगर र आँटले बास गर्न थालिसकेको थियो। बिस्तारै आफूमा आएको परिवर्तन आफैलाई अनौठो लागिरहेको थियो। जुलीलाई आफ्नो मनको कुरा भन्न मन थियो तर सकिरहेको थिइनँ। कति दिन यसरी मनको कुरा मनमै राखेर बसु, मनमै तर्कनाहरू चलाइरहेको थिएँ। आज त अवश्य भन्नै पर्छ भनेर आँट बटुल्दै थिएँ। मनमा एक प्रकारको तरङ्ग फैलाइरहेको थिएँ, उमङ्ग फैलिरहेको थियो। साहस पनि बढ्दै थियो। ड्युटी सकिएपछि भेटेर अवश्य भन्छु भनेर मनमा नै अठोट लिएँ। ड्युटी सकिएपछि समीर मेरो छेउमा आएर भन्यो, किरण हिजो तिमीले भनेको कुरा जुलीलाई भनिदिएँ। के कुरा? मैले झस्कँदै सोधेँ। तिमीले हिजो जुलीलाई मन पराउँछु माया गर्छु भनेको होइन, बिर्सियो? तिमीसँगै कुरा गर्न मन छ रे, उसैसँग कुरा गर्छु भन्दै थिए, समीरले भन्यो। मैले खुसी हुँदै भने, धन्यवाद यार, आखिर साथीको कर्तव्य पुरा गर्यो, म तिमीप्रति सदा ऋणी रहनेछु, समीरले भने। मैले त कर्तव्य मात्र पुरा गरेको हुँ किरण, खासै ठुलो कुरा केही गरेको छैन। मैले भन्नुपर्ने कुरा समीरले भनिदिएको थियो। मेरो पुरै शरीर हलुङ्गो भए चाहिँ भयो। मनमा नै निकै खुसी भएँ। चिच्याउने मन थियो तर चिच्याइन। परीक्षा त दिइसकेको थिएँ तर पास र फेलको नतिजा आउन बाँकी नै थियो। रातको समय सबै सुतिसकेका थिए। खल्तीबाट एउटा चुरोट निकालेर धुवा उडाउँदै बसिरहेँ। झ्यालबाट मुन्टो चिराई चिहाएर यताउता हेरे। सुनसान सहर, फट्टफुट्ट गाडीहरू र केही बाइकहरू ओहोर दोहोर गरिरहेका थिए। झ्यालबाट हावाको सरसराहट भित्रैसम्म छिर्यो। हावाको सरसराहट मेरो कानमा जुलीकै आवाजै गुन्जिरह्यो। रात धेरै नै छिप्पिसकेपछि बिस्तारामा पल्टिएँ। के निन्द लाग्थ्यो, आँखा खुले पनि चिम्ले पनि उही जुली झुल्किन्थे। मनमा अनेकन कुराहरू खेलाउँदै आफूले आफूसँग प्रश्न गर्दै पल्टिरहेँ। अह, रात बित्न आँटिसक्यो तर निन्द्रा आएन। कति बेला सुतेछु थाहै भएन। बिहान सबैले आँखा खुले, सबै आआफ्नो बिस्तारामा दोब्रिएर सुतिरहेका थिए। खै किन हो, आज बाहिर निस्कन हतार भइरहेको थियो मलाई। केही समयपछि समीर पनि उठ्यो। दुवैजना सँगै ड्युटीतिर लाग्यौँ। केही बेर हिँडेपछि समीरले भन्यो, किरण जुलीलाई मन त परायो तर? मैले भने, के तर? समीर भनौँ कि नभनु झैँ गरिरह्यो। मैले भन्ने इसारा गरेँ, किरण जुलीलाई कम्पनीमा लाने ल्याउने एउटा केटा छ, सधैँ बाइक लिएर आउँछ। तिमीले अहिलेसम्म ख्याल गरेका छैनौ होला, ऊ कम्पनीको गेटबाटै फर्कन्छ। म छागाबाट खसेझैँ भएँ। फेरि एकमनले सोचे, लाने ल्याउने उसको दाजुभाइ कोही आफन्त पनि त हुनसक्छ। मैले सहज हुँदै सोधेँ, अनि उनीहरू बिच सम्बन्ध के हो थाहा छ तिमीलाई? खै, कम्पनीका कामदारहरूले बोयफ्रेन्ड नै हो भन्छन्। मैले पनि उसँग काममा हुँदा कामको कुरा बाहेक अरू केही गरेको छैन, समीरले भने। म केही बोलिनँ, समीर पनि मौन भयो। मनमा अनेक कुराहरू खेलाउँदै बसिरहेँ। मुडअफ नै भयो। जुलीसँग केही बोलुला, केही गरुला, केही भनुला भन्ने आँट लिएर गएको थिएँ, तर सफल हुन सकिनँ। काममा पुग्न साथ उसको मुहारमा टाढेबाट चिहाएर एक नजर लगाएँ। उसको हँसिलो मुहार मेरो दिमागमा मानसपटलमा नाचिरहेकै थियो, तर समीरले भनेको कुराले भने मनलाई उथल पुथल पारिरहेको थियो। मनभित्र बाढी पहिरो र हुन्डरी एकसाथ आइरहेका थिए। मैले सामना गर्नै पर्ने थियो, आफ्नो चाहनाका लागि, आफ्नो खुसीका लागि। खाजा खाने समय भयो। क्यान्टिनमा झुलुक्क देख्न पाएँ जुलीलाई, तर आज हेलो हाई केही पनि भन्न मन लागेन। एकान्तमा गएँ। आफूले आफैलाई अत्यन्त कमजोर महसुस भयो। मैले खाजा पनि खाइनँ। खल्तीबाट एउटा चुरोट निकालेर सल्काएँ, हावामा उडाउँदै बसिरहेँ। आज धेरै दिनपछि क्रेजी लभ देवराज भन्दनाको क्रेजी लभबाट हामीले तेस्रो अङ्कको केही शब्दहरू तपाईँमा आज पस्क्यौँ। बाँकी र चौथो अंश लिएर फेरि पनि आउने छौँ। स्वास्थ्यमा हल्का सुधार आइरहेको छ, तसर्थ अब चाहिँ पक्कै पनि नियमित हामी आउने तपाईँहरूलाई बाचा गर्छु। र तपाईँलाई कस्तो लाग्यो, सल्लाह, सुझाव एवं प्रतिक्रिया दिन नभुल्नुहोस् है।